السلام عليكم ورحمة الله وبركاته. آج اسی سورة الرعد رعد من تندر آسمان دی گجگوڑ تندر سورت کے اج سنداسوں انشاء اللہ العالمین تھوڑو پڑھنداسوں پرو کیا پڑھنداسوں یا معنی کنداسوں یا جکی بھی تھی اور پاک جگہ چائی کئی انشاء اللہ में पहिरीं जेको आहे औज़ बिल्लाह मिन शैतान रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अलिफ ला मीम रा तिल्क आयातुल किताब वल्लज़ी उन्ज़िला इलैका मिन रब्बिकल हक ولكن اكثر الناس لا يؤمنون. يعني الله تعالى فرمايته الف لام ميم اي را هي ايتون ان كتاب جو اي اسا نازل جو نازل كيو والذي جو نازل كيو هي اليك اي مجا نبي پاك صلى الله عليه وسلم توتي نازل كيو انزل इलाही माना तोते मिर रब तुंहिंजे रब वटां तुंहिंजे रब वटां तोते अल हक़ रब जेको आहे हक़ आहे सचो आहे उन वटां वलाकिन अक्सरन पहिरीं आयत में पहिरीं ॻाल्हि में घणा माण्हू जेके आहिनि से ईमान नथा रखनि. सूरत यूसुफ़ हिन खां अॻु में हुई उन में बि आख़िर में फ़रमाई त घणा माण्हू जेके आहिनि जेके ईमान नथा रखनि. वॾी मस्करी आहे, वॾी मुसीबत आहे वॾी माण्हुनि सां. वमा अक्सर नास ला यूमिनून